नमस्कार नमस्कार नमस्कार, सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कान्ला पारी बसेर मुसुक्क हाँस्दै अरूले देख्लान् कि भनेर खुसुक्क सहयोग गर्ने हाम्रा चाहिँ रिजन नाति सँगै म तपाईँकै चाहिँ नि अति प्रिय डुलुवा बाजे हेरे बुढाले आफैले आफैले प्रिय हो र भन्नु होला क्या सक्दिनँ हो खोले उ गर्छ यसै प्रिय उसै प्रिय ल मन पराउनु भएको छैन भने छैन भन्नुहोस् हेर उता पहाडो पहाडोपट्टिबाट यो बुढाको स्वर सुन्ने बित्तिकै झाउलाउँछ भने यस्तै हो नाति नातिना झेल्नै पर्छ क्यार्ने हो ल आज पनि जस्ट भर इन्जोय हाँसी मजाक केन्द्रमा तपाईँसँगै चाहिँ नि हाँसी मजाक गर्नका लागि हामी के भन्छ आइसकेका छौँ। अब आज पनि यसो रमाइलो कुराहरू हामी गर्नेछौँ तर सुरुवातमा चाहिँ एउटा गाना सुनिन्छ मेरो एकदमै यो नराम्रो बानी छ हेर्नुहोस् यो टक्क गाना सुनिसकेपछि अनि गानाको तालमा अब गाना कस्तो आउँछ त्यही तालमा चाहिँ नि म अगाडि बढ्नेछु ल के छ नाति गाना रेडी छ छैन रे मैले खोल्दिए बोकेर गाना हिँड्नु नमिल्ने नत्र त बोकेर हिँडिन्थ्यो के छ के लाउँछ मेरो अब यस्तै छ अब गाना अब खोज्दैछ नातिले गाना पाउने बित्तिकै त गाना ट्याक्रक्कैसँगले बच्छ के अरे अब क्यार्ने हो लो लो गाना फेला पऱ्यो भने नातिले त्यस्तो हराएको यो केही कुरो हराएको कुरो फेला पर्दाखेरि साह्रै राम्रो लाउँदो रहेछ बाबा यो राम्रो पनि यति राम्रो लाउने हो भन्ने चाहिँ नि सीमा नै छैन ल यति बेला नातिले गाना बजाइसकेका छन् अब यो गाना सुनौ सपनों को फिर सजाए, उम्मीदों को जगाए ये जुनून है, बातों में जुनून है, बातों में जुनून हर वादों में जुनून, हर वादों में जुनून, हर मानों के दिए में जैसे लो फिर जलाए हिन्दीमा गाना बच्चा गाने मरे बुझ्दिनँ अब त्यसै तालमा यसो टाउको हल्लरी मात्रै हो अनि नाति नातिनालाई अब सुरुवातमा एउटा अर्ती दिएर सुरु गर्छु किनभने भर्खर ओहर जैनी 2071 साल लागेको छ काले अब 70 साल गइसक्यो अब जति वर्ष जैनी थपिँदै जान्छ उति आयु घट्ने नै हो भनेर मान्छेहरू बेकारमा किन खुसी भयो होला तपाईँको मनमा कसैले चोट पुऱ्यायो भने तपाईँ कहिल्यै पनि दुखी नहुनुहोस् हेर यो दिलबाबाजुले के भने होला है मना चोट पुऱ्याएपछि दुखी हुन्न अनुभव होला सुन्नु तपाईँको मनमा कसैले चोट पुऱ्यायो भने तपाईँ दुखी नहुनुहोस् अब प्रकृतिको नियमै हो जुन रुखमा मिठा फल लाग्छन् त्यसैमा अधिकतम ढुङ्गा प्रहार हुन्छन् त्यसैले तपाईँ चाहिँ एकदम राम्रो हुनुहुन्छ मिठो हुनुहुन्छ भन्ने सम्झाउनुहोस् अब कुरो यस्तो हो कुरो सुरुवातमा है यसो हल्का चाहिँ नि रमाइलो गरेको बाटोमा आउँदै थिएँ एउटाले मलाई ट्याक्क समाएर ए ठुलो आवाज पठाउनुहोस् भने होइन 71 साल लायो नि तपाईँलाई थाहा छ भने अनि मैले हो हो लायो ठिक छ लायो त 71 साल लायो भने उसले होइन ढिलो बाजे तपाईँ सोच्नुहोस् त 71 सालले किन आयो किन 72-73 साल आउन सकेन के 2071 साल आउनु मात्र उपलब्धि हो 72 आउन अझै कति लाग्ला 10 वर्ष 20 वर्ष 30 वर्ष म चाहिँ ओ हो यिनले रिखी ढङ्गलाले जस्तो प्रश्न गरेँ भने टाप भागे हेर्नु सत्य घटना छैन क्या अनि त्यसपछि चाहिन्छ अब तपाईँहरूको कुराकानी के कुराकानी भन्छ फेरि अब एक्लै बोलेर के कुराकानी हुन्छ त कसो हौ अब एकदम चाहिँ नि अलिकति टाढा हुन्छ भने अलिकति यसो नजिकै आउनुहोस् होइन अब दुलुवा बाजेले चाहिँ नि केही चाहिँ नि सामाजिक कुराहरू गर्दैछन् होइन हिजो चाहिँ नि पुरानो दिनमा यसो सम्झँदाखेरि जब केटीकेटी साना हुन्छन् त्यति बेला बच्चाले केटीकेटीले माम नखाइदिँदा आमा रुन्थिन् हिजोको दिनमा भने आजको दिनमा छोराले खाना नदिँदा आमा रुन्छन् आमा सधैँ रुन्छन् भन्ने कुरो पनि एउटा रह्यो होइन अब के हो भन्दाखेरि एउटाले चाहिँ बिहान चिया खाएर बसिरहेको अनि टक्क म बसेँ होइन तपाईँ चाहिँ नि दिलुवा बाजे हो भनौँ मैले अब चिया खानु जाने अँ हो हो हो भन्नु भने अनि त्यसो उसले भन्यो ए मैले त तपाईँलाई चिनिहालेँ नि भनौँ भनौँ मैले भने हेर्नुहोस् मलाई चिनी नहाल्नुहोस् म चिनी बिनाकै चिया खान्छु सुगरको समस्या चाहिँ बरु नुन हाल्नुहोस् भनेको धन्य बिहोस् भन्यो भन्छ है आफ्नो जे कुरालाई अलिकति मोडेर भन्ने मान्छे नि त त्यही भएर अब त्यो मोडेर भन्दाखेरि यस्तो पर्न गयो होइन अब कार्यक्रम जस्तो भएर इन्जोय हाँसी मजाक केन्द्रमा रहेर चाहिँ नि एकदमै चाहिँ नि हाँसी मजाक गरिरहेका छौँ अब कुरोका सुरुवात के अरे कुरोको सुरुवात भनेको हार्ड नभा जिउरो चाहिँ नि एकदम मजासँग चाहिँ नि लटपटियो अब यस्तो छ अब सम्पूर्ण नाति नातिनीहरूलाई टक्क जसभर इन्जोय हाँसी मजाक केन्द्रमा रहेर हामीले चाहिँ यसो रमाइलो चाहिँ गरिरहेका छौँ एउटाले चाहिँ के भन्यो म आउँदाखेरि भन्दाखेरि आउँदै गर्दाखेरि ढिलो बाजे तपाईँले नयाँ वर्षको शुभकामना दिनुपर्ने छ भनौँ भनौ लौ नि त लौ भन नि त भन भन भने उसले भने हेर्नुहोस् दुलुवा बाजे तपाईँको चाहिँ हरिवंशको जस्तो शान होस् मदन कृष्णको जस्तो मान होस् तर हेर्नुहोस् दुलुवा बाजे रेखा थापाको जस्तो कपडा र रिखी ढमलाको जस्तो लफडा चाहिँ कहिले पनि नहोस् है भनेर भनौ अब म दङ परेँ हेर्नु अब हाँस्नु पऱ्यो नि त अनि त्यही दङ परेँ हाँस्दै हाँस्दै हाँस्दै म हिँडेँ अनि त्यसपछि अनि काँसो लगाएको छ कहाँले आज के भयो, यता काँसो लगाएको छ उता कानलाई गरी हाम्रो रिजन नातिले हाँसो लगाएको छ, क्या नि प्रकृतिको नियम यस्तै छ, अब काँसो र हाँसेको कुरो यस्तै छ, यो कुरो पनि यसो तपाईँहरूलाई ठुस्य राखेँ। अनि अब कुराकानी राख्दै राख्दै राख्दै राख्दै राख्दै गइरहेको छु क्या म, फेरि एउटा कुरो भन्दै गर्छु नि त, अनि त्यो एउटा कुरो भन्दै गर्दाखेरि चाहिँ नि अब तपाईँहरूलाई दिगदार पनि लाउन सक्छ, त्यसैले अब यसो गाना पनि सुन्नु पऱ्यो, गाना सुनेपछि फेरि चाहिँ नि माइन्ड फ्रेस हुन्छ, फ्रेस भइसकेपछि अनि बल्ल चाहिँ नि तपाईँहरूलाई पनि चाहिँ नि फ्रेसमा कुरो सुन्न मजा आउँछ। यति बेला एउटा गाना सुनौँ त नातिलो, त अलि मजाको गाना सुनौँ त ल। कर्मचारी आवश्यकता पूर्वी चितवनको प्रतिष्ठित एवं अग्रणी संस्था युनिक बचत तथा ऋण सहकारी संस्थाको लागि केही पदहरूमा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक योग्य नेपाली नागरिकहरूबाट आवश्यक कागजात सहित आगामी वैशाख 5 गते भित्र हस्तलिखित आवेदन पेश गर्नु हुन आह्वान गरिन्छ। विस्तृत जानकारीको लागि गत चैत 26 गतेको चितवन पोस्ट अथवा संस्थाको कार्यालयमा टाँस गरिएको सूचना हेर्नु हुन अनुरोध गरिन्छ। युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रत्नगर 2 मेन रोड टाढी चितवन, फोन नम्बर 0556 62 693 र 562 931। तथा स्टाफनर्स प्रिपरेशन क्लास अब रिफ्रेश एग्जाम स्टडी सेन्टरमा। हाम्रा विशेषताहरू दैनिक तथा साप्ताहिक टेस्ट लिइने, मल्टिमिडिया पद्धतिबाट पढाइने, निशुल्क पुस्तक उपलब्ध गराइने, दक्ष एवं अनुभवी शिक्षकको व्यवस्था, साथमा सफ्टवेयर हार्डवेयर लगायत सम्पूर्ण कम्प्युटर कोर्सहरू तथा सम्पूर्ण ल्याङ्ग्वेजका कक्षाहरू सञ्चालन भइरहेको छ। SLC दिएर बसेका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था। सम्पर्क रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर, रत्नगर 2 टाढी चितवन, फोन नम्बर 0551 63 330 562 293। लिडिङ करियर टु योर फ्युचर लाइफ, योर फ्युचर लाइफ। स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, स्कुल कलेज बोर्डिङका पाठ्य हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू, अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी, रत्नगर 1 सौरा चोक, चितवन। फोन 0556 560 386। होइन कान्छा, कता जानलाई? विदेश जाने काका, पासपोर्ट बनाउन जान लाग्यो। विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्न? काका, आफूले केही सिप जाने छैन, के काम गर्नु? बरु उतै केही पाइएला नि। सिप नभएको मान्छे विदेश जाँदा त झन् दुःख पाइन्छ बाबै। मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टरमा मोबाइल रिपेयरिङ तथा कम्प्युटरका तालिम कक्षाहरू बेसिक तथा एडभान्स कोर्सका साथमा सञ्चालन हुँदैछ। बरु त्यतै जा। ए हो र, ल त्यसो भए त्यतै जान्छु। पहिला सिप अनि रोजगारी। एसएलसी को प्रवेश पत्र लिए आउने लाई विशेष छूट को व्यवस्था छ। सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर, रत्नगर 1 बकुलहर, नगरपालिका गेट सँगै। फोन नम्बर 0556 561 000, मोबाइल 9845140 र 9845043956। टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना। यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने, छाती लगातार घ्यार घ्यार भइरहने, पटक पटक निमोनिया हुने, श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने, कोखा हान्ने रोग लागिरहने, छाती दुख्ने, खकारमा रगत आउने, मुख हात खुट्टा निलो हुने, निसासिने, पटक पटक दोहोरिएर ज्वरो आउने, पखला भइरहने, वजन घटेर जाने, बालबालिकामा हुने सुगर, थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक, चितवन। फोन 0556 560 341, एम्बुलेन्स 9845564222। विश्वको जुनसुकै ठाउँबाट आएको रकम एकै ठाउँबाट भुक्तानी हुने सुविधा। आइएमई सेन्टर, आइएमई सेन्टर, नेपाल भरि पैसा पठाउन र पाउन सकिने सुविधा। आइएमई सेन्टर, आइएमई सेन्टर, न भर्याङ उक्लने झन्झट, न फोटोकपी साथैमा बोकिरहनु पर्ने झन्झट, हामी दिनेछौँ सहजताको प्रत्याभूति। आइएमई सेन्टर, रत्नगर 1 सौराहा चोक। फोन नम्बर 0556 62 427 र मोबाइल नम्बर 9855059488। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। स्वागत छ फेरि पनि जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा। तपाईँसँगै हाँसी मजाक गर्नलाई फेरि पनि यो विधेयक पछि आएका छौँ। अहिले चाहिँ नि हिजोको दुईजना व्यक्तिहरू मादक पदार्थ सेवन गरेर यस्तो भन्दै थिए। एउटाले भन्यो, हेर म केही दिनपछि यो पृथ्वी किन्ने प्लान गर्दैछु। अर्कोले भन्यो, इफ किन्छस्, किन्दैनस्। फेरि अर्कोले, किन, मैले बेचेको तैँले किन्छस् अरे। त्यो कुरो सुनेर म दङ्गदास भएर हिँडेँ। अनि हिजो यसो हिँड्दै थिएँ, एउटा मान्छे एकदम उदास थियो। होइन है बाबु, के हो भने, अनि श्रीमतीसँग झगडा भयो, एक महिनासम्म बोल्दिनँ भनेपछि भनौँ भन। अनि यो झन् चाहिँ नि ठिकै छ नि त, अनि नबोल्दै झन् राम्रै भयो, तिमी पनि बढी झगडा गरिदिन्छौ भने त आज अन्तिम दिन हुन्छ जुलुबाबा चाहिँ एक महिना पुगेको, त्यही भएर टेन्सन भयो भन्नु। त्यहाँ पनि अलिअलि हाँसो भयो, त्यहाँबाट फेरि म हिँडेँ यत्रिपट्टि यतापट्टि आएको। प्रेमी र प्रेमीका कुरा गर्दै रहेछन्। र प्रेमीले भन्यो, हेर प्रिय, मलाई त परीक्षामा फेल हुनु मन लाग्छ भनौँ। अनि प्रेमिकाले भन्यो, होइन किन र, बुवाले चाहिँ परीक्षामा प्रथम भयो भने बाइक किनिदिन्छु, दोस्रो भयो भने ल्यापटप किनिदिन्छु भन्नुभएको छ, फेल भयो भने त बिहे गरिदिन्छु भन्नुभएको छ, त्यसैले तिमी हिसाब गरेर पाउँछु भनौ। त्यहाँ पनि अलिकति हाँसो भयो, त्यहाँबाट फेरि अलिकति अगाडि हिँडेँ। अनि एउटा व्यक्ति चाहिँ नि क्लासमा झगडा गर्दै थिएँ, यता विद्यालय थियो, विद्यालय यसो हेरेँ झ्यालबाट झगडा गर्दै थिएँ, एउटाले भनौँ अर्कोले, है हल्ला नगर भने, खै त्यो विद्यार्थी है मलाई हल्ला नगर भने त को उसले भने, म मनिटर हुँ मनिटर यो कक्षाको। फेरि त्यसले भने, ए भाउ तिम्रो दिन त गयो, अब अहिले त सबै ल्यापटप र एलसिडीको जमाना छ, मनिटरको कुरो कहिले मान्ने अरे। त्यो सुने त्यसपछि फेरि पनि थोरै भयो नि हाँसो भयो। त्यसपछि यता खसी बजारमा गएको, एउटाले खसी किन्न आएर अनि यो खसीको मूल्य कति हो भनेर सोध्यो। उसले भन्यो, यो खसीको मूल्य 500 रुपियाँ हो भन्यो। खै खसी किन्ने मान्छे फेरि, ओहो कति सस्तो त कति मजा, यस्तो सस्तोमा त म लैहाल्छु नि, किन यति सस्तो त्यहाँ भन्यो। उसले भन्यो, हजुर यो खसी चाइनिज हो, ग्यारेन्टी छैन, घर पुग्ने बेलासम्म भुक्न पनि सक्छ भन्यो। त्यो सुने झन् हाँसो भयो। त्यसपछि फेरि चाहिँ नि अगाडि बढेँ, सत्य घटना सुना क्या, अब सुनाउँदै जाने हो सुनाउँदै जाने हो होइन। अब सत्य घटना भन्नु चाहिँ के हो र, एउटा अनि फेरि यता आएको प्रेमी प्रेमिकाको गफ रहेछ। एउटाले भन्यो, हेर प्रिय, मसँग मेरो साथीको जस्तो कार त छैन, तर म चाहिँ नि तिमीलाई आफ्नो आँखामा राखेर घुमाउने छु भन्यो। फेरि एकछिनपछि, मसँग उसको जस्तो ठुलो बङ्गला त छैन, तर म तिमीले आफ्नो मनमा राखेर छु भन्यो। फेरि उसले भन्यो, मसँग मेरो साथीको जति धेरै पैसा त छैन, तर म मेहनत मजदुरी गरेर तिमीलाई खुवाउने छु। ल भन्यो, अरू तिमीलाई के चाहियो भनेर सोधे। प्रेमिकाले भने, हो हो तिमीले मेरो धेरै दिमाग नखाऊ, भने खुरुक्क तिम्रो साथीको नम्बर देऊ त मलाई हाले। ओहो, अनि अलि यता आएको चाहिँ यो के अरे पौडी केटाहरू चाहिँ पौडेर मजाले सौरामा चाहिँ नि साइडमा खोला किनारमा सिद्धिरात लस्करे। अनि एउटा विदेशी आयो, विदेशी आएर सोध्यो त्यो केटालाई, त्यो मुन्द्रा लागेको केटा थियो, मुन्द्रे भनौँ न, आर्यहरू ल्याक्सी के तपाईँ आराम गर्दै हुनुहुन्छ भनेर सोध्यो। उसले आर्यहरू ल्याक्सी भनेपछि मुन्द्रेले भन्यो, फेरि नो आयो मुन्द्रे भन, त्यहाँ फेरि अर्को विदेशी आएर फेरि सोध्यो, आर्य रिल्याक्सिङ भन्यो, मुन्द्रेले भन्यो नो आयो मुन्द्रे भन्यो। फेरि अर्को विदेशी आयो, आर्य रिल्याक्सिङ भन्यो, फेरि मुन्द्रेले भन्यो नो आयो मुन्द्रे भन्यो। दिक्क मान्दै, होइन यसले के भनौँ भनेर, त्यो सँगै उसँग बस्ने चाहिँ एउटा विद्वान पढे लेखेको साथी थियो, उसले उसलाई पनि के रहेछ यसको उत्तर भनेर सोध्यो। आर्य रिल्याक्सिङ भनेर त्यो मान्छेले चाहिँ यस भनौँ भनौँ। त्यसपछि मुन्द्रेले त्यो विद्वानलाई एक थप्पड कसिएर हालेर, त्यहाँदेखि तल यहाँ सबले खोजिरहेछन्, तँ चाहिँ यहाँ सुतेर भने मलाई यहाँ हैरान बनाए मान्छेहरूले भनौँ भन्दै थियो। त्यो सुनेपछि झन् अलिकति हाँसो भयो। फेरि यता आएको केटाहरू गफ गर्दै रहेछन्, छोरो पढाएर डाक्टर पो बनाउनु पर्छ, पाइलट त अब चिरोड पनि हुन्छ भन्दै थिए। अनि यसो फेरि अर्कोतिर गएको, फेरि केटाहरू त्यही हो ग हेर, अनि मलाई भने क्या, अनि म त जुङ्गो जुङ्गो पालेको मान्छे, अनि उसले भने, ए दुलो बाजे, मान्छे भने त दारी पाल्ने हुनुपर्छ, जुङ्गा त झाबो मकैको पनि हुन्छ भन्यो भने, त्यहाँ पनि अलिकति हाँसो भयो। त्यो हाँसोपछि फेरि पनि हिँडेँ, अनि फेरि हाँसो भयो क्या नि। अनि यतापट्टि गएको पागलखानाकोमा चाहिँ नि दुईवटा पागललाई परीक्षण गर्नको लागि छोडिएको रहेछ। अनि एउटा पागल चाहिँ खोलामा डुब्यो, अर्को पागलले मजाले बचाऊ त्यसलाई। अनि डक्टरले चाहिँ नि भने, ओहो तिमी त ठिक भएछौ, तिमीले चाहिँ नि यस्तै दिउन लागेको मान्छे जगायो, एकदम राम्रो गर्नु, तिमी ठिक भयो, खै त तिमीले अहिले बचाएको साथी। फेरि पहिलो पागलले भन्यो, अहिले खोलामा डुबेको थियो मैले बचाएँ, खोलामा डुबेपछि त्यसलाई चिसो लाग्यो होला भनेर घाँटीमा डोरीले बाँधेर रुखा सुखा छु हेर्नुहोस् त भन्यो। डाक्टर बिहोस् त्यही ठाउँको ठाउँ, अन्ध स्पोट है, अन्ध स्पोट डाक्टर बिहोस्। अनि यो अब सबै कुरो भइसकेपछि अब चाहिँ यो सत्य घटना सुनाइरहँदाखेरि चुटकिलो पनि सुनाउनु पर्ने भयो यहाँनिर। एउटा चाहिँ नि गाउँमा बिजुली आउने भएछ, त्यसपछि त्यो गाउँका सबै मानिसहरू खुसी भए। गाउँका मान्छेहरू जति खुसी भए त्योभन्दा बढी चाहिँ गाउँका भुसिया कुकुरहरू खुसी भए। भुसिया कुकुरहरू पनि एकदम पछि पछि मान्छेको पछि पछि हिँडे। अनि गाउँलेको एउटाले सोध्यो, होइन हामी त बिजुली आउनेहरू खुसी भएछौँ, तिमीहरू चाहिँ किन खुसी भए भनेर त्यो एउटा कुकुरले भन्यो, तिमीलाई त्यति पनि थाहा छैन, बिजुली सँगसँगै पोल पनि त आउँछ नि। अरे हेर्नुहोस् है, ओहो ल अब धेरै कुरो छ के चाहिँ ऊ गर्नु र अब अलिकति अन्त्य अन्त्यतिर छ होइन राति कसै हो। अनि अब नेताहरूलाई जाँदा जाँदै एउटा सल्लाह दिनु मन लाग्यो, नेताहरूले वास्तवमा के बनाएर नेपाली भएकोमा गर्व गरिरहेको छन् मलाई थाहा छैन। सगरमाथा प्रकृतिले बनायो, होचा मान्छे पनि प्रकृतिले दिएर होचो भयो, ठुला सरकारी भवन र बाटो भारत चिनहरूले बनाए, उद्योग कल कारखानाहरू पनि सबै विदेशी सहयोगले गरे, भाषा कला र संस्कृति यो पहिलेदेखि चलेर आयो, मौलिक थियो भने नेताहरू कतिन्जेल प्रकृति र विदेशी प्रभुको चाहिँ भर पर्छौ, आउँदो पुस्ताले समेत नेपाली भएकोमा गर्व गर्ने केही काम गर नेता हो भन्ने चाहिँ सल्लाह दिँदै आजका लागि जस्ट फर इन्डिया हाँसी मजा केन्द्रबाट जाँदा जाँदै एउटा चुर्किला सुनाउन चाहन्छु। एउटा व्यक्तिले रङ्गीन टिभी किनेर ल्यायो र किनेर ल्याएकै दिनमा उसले पानीमा डुबायो। त्यो देखेपछि अर्कोले सोध्यो, है किन पानीमा डुबाएको यो नयाँ टिभीलाई भने त पसलेले रङ्गीन टिभी हो भनेको थियो, फेरि पानीमा चाहिँ धुँदाखेरि रङ जान्छ कि जाने भनेर चेक गरेको। अरे कति हाँस्ने मान्छेहरूको बुद्धि देखेर क्या, कहिले काहीँ बेसरी हाँस्नु मन लाउँछ। यही सँगसँगै डिजिटल कान्नापातिबाट सघाउने चाहिँ हाम्रा रिजन नातिलाई धेरै धेरै धन्यवाद छ। अब जस्तो भरे इन्जोय सँगै रेडियो अर्पणसँगै रहने तपाईँहरू सम्पूर्ण नाति नातिनालाई पनि धन्यवाद। जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रबाट दिलमा बाजे बिदा हुन्छु, नमस्कार।